दुनी चार दुई तिया छ दुई चोको आठ दुई पञ्चे दस आफ्नै को लाग्दो रहेछ आस त्यो दिलमा देऊ न मलाई बास आफ्नै को लाग्दो रहेछ आफ्नै